अर्पण 104.5 मेगाहर्ट्ज। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ट्ज र यो कार्यक्रम बाल आवाज। नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु। अहिले तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र यसै गरी विदेशमा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम बालावज। र कार्यक्रम बालावजको साथमा तपाईँसँगै रहेर मिठा मिठा गीत बजाउन अनि त्यसपछि तपाईँसँगै बसेर रमाइलो रमाइलो कुराकानी गर्न र साथमा कथा कविता भन्नको लागि अनियरमा म सुजा आइसकेकी छु। र यतिखेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि यति बेला मलाई कन्ट्रोल रुमबाट सहयोग गरिरहनु भएको छ राज दाइले। हजुर साथीहरू, यस कार्यक्रममा चाहिँ तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ। हाम्रो स्टेसनको नम्बर रहेको छ 056-563-332 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर भट्टाभट कल गरेर आफ्नो ट्यालेन्टहरू देखाउन सक्नुहुन्छ। जस्तो कोही साथीलाई गीत गाउन आउँछ, कविता भन्न आउँछ, जोक्स भन्न आउँछ, क्यारिकेचर गर्न आउँछ, जे आउँछ ढुक्कसँग हाम्रो स्टेसनको नम्बरमा आएर भट्टाभट देखाउन सक्नुहुन्छ। र साथीहरूलाई भनेर मैले कार्यक्रम बालावज मार्फत र माइला रमाइला गीतहरू बताउने छु अनि त्यसपछि साथमा कथा कविता पनि डेफिनेटली भन्ने नै छु। त्यसैले साथीहरू, मैले केही जानकारीहरू दिनुभन्दा पहिले आउनुहोस् र कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली। फेरि पनि स्वागत छ साथीहरू, सुनिरहनु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम बालावज। र कार्यक्रम बालावज मार्फत मैले स्टार्टिङमा एउटा रमाइलो देश पाइयो भने बोलको गीत बजाइसकेकी छु। र साथीहरू, तपाईँ पनि आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हाम्रो स्टेसनको नम्बरमा कल गर्नु पर्यो 056-563-332 रहेको छ। यसमा आएर भट्टाभट्टा आफ्नो ट्यालेन्ट देखाउनु पर्यो है साथीहरू। र साथीहरू, हाम्रो साथीहरूको त अहिले भर्खर भर्खर क्लास जोइन हुनुभयो होला, त्यस कारण कोही पढ्न जाने पढेर आउनुभयो होला अनि त्यसपछि कोही पनि पढेर भर्खर मात्र आएर ड्रेस उगाल्दै हुनुहुन्छ होला, खाजा खाने तयारीमा हुनुहुन्छ होला। त्यसैले जे जस्तो भए पनि साथीहरूलाई मैले आज नयाँ वर्ष पनि भर्खर भर्खर स्टार्ट भएको छ, त्यस कारण मैले आज वैशाख महिनादेखि चैतसम्मको यो 12 महिनाको 365 दिनमा के कस्ता एक्टिभिटिज हुन्छन् भनेर त्यसलाई नै समेट्दै एउटा कविता लिएर आएकी छु। त्यस कारण रेडियोको नजिकै आएर रेडियोको भलुङ ठुलो बनाएर सुन्नुहोस् है त यो रमाइलो कविता। त हाम्रो कविताले भन्दैछ, वैशाख महिना पालुवा चढाई नयाँ वर्ष डाक्छ, जेठको चर्को घाममा जेठको चर्को गर्मीमा घामले जीवै पाक्छ, पानी पर्छ असार हिरे रोपाई चढ्छ, झरी लाग्छ साउनमा झ्याउ किरी बोल्छ, चाड पर्छन् भदौमा जनै पुर्ने तिज, बडा दसैँ असोजमा बित्छ खुसी सित, कार्तिकको तिहारमा देउसी भैलो भाइटिका, जाडो पर्छ मङ्सिरमा घाम हुन्छ फिक्का, पुसको दिन फासफुस जान्छ एकैछिनमा, माघमा हिमाल टल्किन्छ साँझ बिहान दिनमा, फागुनको शिशिरमा गुनास फुल्छ भरेर, चैथो कान्छो महिना बित्छन् सबै सरेर, यसै गरी घुम्छ रे बाह्र महिना वर्षको, दुःख पर्छ कहिले कहिले स्वाद हर्षको। हजुर साथीहरू, यो बाह्र महिनामा के कस्ता एक्टिभिटिज हुन्छन् भनेर यो कविता मार्फत मैले सुनाइसकेकी छु, त्यस कारण थाहा पाइसक्नु भएको छ होला वैशाखदेखि चैत महिनासम्म हाम्रो 365 दिन के गरी व्यतीत हुन्छ भनेर। त्यस कारण पनि भर्खर वैशाख महिना यानि कि नयाँ वर्ष सुरुवात भएको छ, कति जोस र जाँगरको साथ हाम्रो साथीहरू एक्साइटेड हुनुभएको होला है साथीहरू। अब त झन् न्यू क्लासमा पनि जोइन हुनलाई एडमिसन ओपन भइसक्यो होला। कतिपय बोर्डिङ स्कुल त साथीहरू हिजोबाट यानि कि 4 गतेबाट स्टार्ट भइसकेको छ, नयाँ क्लासमा नयाँ नयाँ बुक, नयाँ कपी, अनि त्यसपछि नयाँ पेन्सिल पेन, अझ त्यति मात्र नभएर नयाँ ड्रेस, ओ माई गड, नयाँ ब्यागभित्र नयाँ बुक कपी राखेर नयाँ क्लासमा पढ्न जाँदा त आहा, त्यो जस्तो रमाइलो पल त कहिले हुन्छ र होइन। त्यस कारण अब पेन्सिलदेखि लिएर नयाँ ड्रेस लगाएपछि त राम्रोसँग पढ्नुपर्छ नि है साथीहरू। मैले लास्ट विक पनि भनेको थिएँ नि साथीहरू, सुरुबाटै राम्रोसँग पढ्नुपर्छ, सुरुबाटै राम्रोसँग पढ्यो भने लास्टमा गएर गाह्रो हुँदैन कि। त्यस कारण साथीहरू सुरुबाटै राम्रोसँग पढ्नुपर्छ, अनि त्यसपछि भोलि पर्सि फाइनल एक्जाम आएपछि गाह्रो हुँदैन है साथीहरू। त्यस कारण मैले पटक पटक भनिरहेकी छु सुरुबाटै राम्रोसँग पढ्नुपर्छ भनेर। हजुर साथीहरू, यो जानकारीमूलक कविता भन्ने क्रममा हाम्रो स्टेसनमा कल गर्नुहोस् पनि भन्न चाहन्छु। 056-536-332 रहेको छ हाम्रो स्टुडियोको नम्बर, यसमा आएर आफ्नो ट्यालेन्टहरू देखाउन सक्नुहुन्छ साथीहरू। हाम्रो साथीहरू कति ट्यालेन्ट हुनुहुन्छ है, कोही साथीलाई गीत गाउन आउँछ, कविता भन्न आउँछ, जोक्स भन्न आउँछ, अनि त्यसपछि क्यारिकेचर गर्न आउँछ, जे आए पनि आखिर आफ्नो ट्यालेन्ट देखाउने हो, ढुक्कसँग हाम्रो स्टेसनमा कल गरेर देखाउन सक्नुहुन्छ। त्यसैले भन्न चाहन्छु 056-536-332 रहेको छ हाम्रो स्टेसन नम्बर भन्ने क्रममा। अब भने एउटा मिठो गीतको पालो भइसकेछ, अनि त्यसपछि ब्रेक बजाउने टाइम पनि आइसकेछ। त्यसैले एउटा मिठो गीत सुनौ, त्यसपछि छोटो ब्रेकको पालो, त्यसपछि म फेरि आउनेछु। सो सुन्दै गर्नुहोस् रेडियो अर्पण। सबैका

ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्थुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो। म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट। हजुर, हामी कहाँ ब्रान्डेड मार्बल ग्रेनाइट टाइल्स रङ्गोली सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन अल्मुनियमका झ्यालढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ। सम्पर्क पूजा इन्टरप्राइजेज मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि। फोन 0656135513, मोबाइल 98550064718। पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ। पछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुनिरहनु भएको छ रेडियो अर्पण 104.5 MHz र यसै गरी विदेशमा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम बालावज। र कार्यक्रम बालावजको साथमा अन इयरमा म सुजा रहेकी छु र यतिखेर मलाई कन्ट्रोल रुमबाट सहयोग गरिरहनु भएको छ राज दाइले। हजुर साथीहरू, कार्यक्रम बालावाजको साथमा रहेका छौँ हामी। आज चाहिँ साथीहरू मेरो अलि भोइस अलिक चेन्ज आएको छ, अलिकति मेरो घाँटीमा टन्सिल भएको कारण आज चाहिँ अलिकति भोइसमा चेन्ज छ। केही छैन साथीहरू, तपाईँले इन्जोय लिइरहनु भएको छ होला जे जस्तो भए पनि भन्न चाहन्छु। र साथीहरू, तपाईँले चाहिँ हाम्रो स्टेसनमा कल गर्न सक्नुहुन्छ। 056563332 रहेको छ हाम्रो स्टेसनको नम्बर, यसमा आएर आफ्नो ट्यालेन्ट देखाउन सक्नुहुन्छ। हाम्रो साथीहरू, कतिपय साथीहरूलाई गीत गाउन आउँछ, कविता भन्न आउँछ, जोक्स भन्न आउँछ, अनि त्यसपछि क्यारिकेचर गर्न आउँछ, जे आउँछ ढुक्कसँग हाम्रो स्टेसनको नम्बरमा कल गरेर देखाउन सक्नुहुन्छ है साथीहरू। र साथीहरूलाई मैले ब्रेक अगाडिको समयमा एउटा हाम्रो भर्खर न्यु इयर लागेको छ, त्यस कारण मैले न्यु इयर सम्बन्धी नै एउटा कविता भनिसकेको छु र साथमा रमाइलो रमाइलो गीतहरू पनि बजाइरहेकी छु। त्यस कारण साथीहरू, यो ब्रेक पछाडिको यो समयमा अब एकैछिन भए पनि रमाइलो पार्नको लागि फेरि पनि आउनु सुनौ यो मिठो साङ्गीतिक आवाज। Thank you. यो मिड टु आवरसँगै फेरि पनि स्वागत गर्न चाहन्छु। सुनिरहनु भएको छ रेडियो अर्पण 104.5 MHz र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गर्न पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम बालावज। र साथीहरू आफ्नो ट्यालेन्ट देखाउनको लागि हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस् भनेर मैले भनिरहेकी छु। 056-563-332 रहेको छ। यसमा आएर आफ्नो ट्यालेन्टहरू देखाउन सक्नुहुन्छ है साथीहरू। अनि हाम्रो साथीहरू कहिलेकाहीँ स्कुलहरूमा हुन्छ नि साथीहरू ड्रइङ कम्पिटिसन अनि त्यसपछि रनिङ क्विज जे जस्तो कार्यक्रम भए पनि ढुक्कसँग नलजाइकन पार्टिसिपेट हुनुपर्छ है साथीहरू। यसरी नै आफ्नो प्रतिभाको डेभलप हुने त हो नि। त्यसैले साथीहरू आफ्नो प्रतिभा देखाउन पनि कदापि लजाउनु हुँदैन। त्यसैले आफ्नो प्रतिभा देखाउनको लागि लजाउनु हुँदैन भन्ने क्रममा आफ्नो प्रतिभा देखाउनकै लागि हाम्रो स्टेसनमा कल गर्नुहोस् भनेर भनिरहेकी छु। त्यसैले 056-563-332 रहेको छ हाम्रो स्टेसन को नम्बर। यसमा आएर आफ्नो ट्यालेन्ट देखाउन सक्नुहुन्छ। हाम्रो साथीहरूको त अब कतिपय साथीहरू त अब नयाँ क्लासमा जानुभएको होला, कति खुसी हुनुहुन्छ होला है साथीहरू। नयाँ ब्याग बोकेर, नयाँ ड्रेस लगाएर, अनि त्यसपछि नयाँ बुक लिएर, अनि कपी लिएर, कलम लिएर, आहा कति रमाइलो भयो होला हाम्रो साथीहरूलाई। अनि त्यसपछि अब कहिलेकाहीँ त अब नयाँ क्लास जोइन हुने बेलामा नयाँ नयाँ साथीहरू पनि आउँछ नि है साथीहरू। उहाँसँग इन्ट्रोडक्सन गर्न नयाँ नयाँ साथीहरू बनाउन कस्तो मजा आउँछ नि है साथीहरू। यो नयाँ साथीहरू बनाउनुहोस् भन्ने क्रममा साथीहरूलाई मैले के जानकारी गर्न चाहन्छु भन्दा कति कति तपाईँहरू घुम्न जानुभयो भने पनि अनि त्यसपछि नचिनेको कोही हुनुहुन्छ भने एक्लै हुनुहुन्छ भने उहाँलाई बोलाउनुपर्छ अनि साथी हुनुपर्छ। साथी बनाउनु नै ठुलो कुरो हुने है साथीहरू। साथी बनाउनुपर्छ, नचिनेको मान्छेलाई वास्ता गर्नुहुन्न, उहाँसँग बोल्नुपर्छ, सबै राम्रो व्यवहार देखाउनुपर्छ नि है साथीहरू भन्ने क्रममा अब भने हाम्रो स्टुडियोबाट बिदा माग्ने बेला भइसकेछ। त्यसैले बिदा माग्ने बेला भइसकेछ, अब भने बिदा माग्नै पर्छ। त्यसैले यतिजेलसम्म हामीलाई 104.5 MHz तरङ्गसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन र सुन्नुहुने हाम्रो सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यसै गरी मलाई कन्ट्रोल रुमबाट कार्यक्रमको अवधिभर हाम्रो राजदाईले सहयोग गर्नुभएकोमा हाम्रो राजदाईप्रति पनि आभार प्रकट गर्दै अर्को हप्ता पनि यस्तै रमाइलो रमाइलो गीतहरू बजाउनको लागि अनि त्यसपछि तपाईँसँगै बसेर रमाइलो रमाइलो कुराकानी गर्नको लागि म सुजा डेफिनेटली उपस्थित हुने बाचा गर्दै आजको यस कार्यक्रम बालावाजबाट म सुजा पनि छुटिन्छु। हवस् त, नमस्ते एन्ड टाटा।